क्षेत्र कृषि समस्या झर्को नमानी समाधान गर्ने जेटीए बाबु अहिले पिपल चौतारीमा हुनुहुन्छ। हामी पनि लागौं त्यतातिर के गन्थन मन्थन हुँदैछ सुन्नतर्फ। नमस्कार नमस्कार नमस्कार, सन्चै हुनुहुन्छ ठुलोबा? कहाँबाट सन्चै हुनु जेठ्य बाबु? हेर्नुहोस्, होइन के भो फेरि मेरो ठुलोबालाई यो रुगा उस्तै खोकी उस्तै लहर उस्तै आवाज कस्तो छ जेठ्य बाबु? त्यो त हो, अब यो मौसम पनि परिवर्तन छ के ठुलोबा, अब गर्मी पनि धेरै छ, धुलो धुवा होइन, मौसमले मार्यो जेठ्य मार्यो, अब के गर्ने ठुलोबा, यस्तै छ, अब यो धुलो धुवाले गर्दा एकदमै झन् समस्या पार्ने भयो कि। त्यही त, अब रुगा लागेको लागे, खोकी लागेको लागे, अब मरिका चाहिँ निको हुँदैन है जेठ्य बाबु। औषधि लिनु भएको छ कि भएन? औषधि त कति कति, औषधि चाहिँ टक्कलाई राम्रोसँग खानु पर्यो ठुल्भा होइन, अनि राम्रोसँग औषधि लिनुभयो भने चट्टै निको हुन्छ कि, फेरि औषधि खाने हिचकिच्यायो भने फेरि बर्बाद हुन्छ नि त फेरि। होइन, यसपटक त औषधिले नै छोएन क्या जेठ्य बाबु। ए भनेपछि औषधि खाँदै हुनुहुन्छ, औषधिले चाहिँ छुएन हाम्रो ठुल्भालाई। त्यही भएर निकै गाह्रो छ भने पनि अब जेठ्य बाबुसँग यसो बसौँ भनेर चौतारोमा टल्लिरहेछु क्या। भइहाल्छ नि ठुल्बा, भइहाल्छ नि, म पनि त्यही क्रममा आउँदैछु नि त, हजुरसँग नभेटिकन दिनै काटे जस्तो लाग्दैन। त्यही भएको कारणले गर्दा पनि तपाईँलाई यसो पिपल चौतारीतिर भेटौँ, केही कुरा गरौँ भनेर आएको हो नि त ठुल्बा। त्यो त सही कुरो है, आज मलाई पनि त्यति सन्चो छैन कि ठुल्बा, यो गर्मीले गर्दा हेर्नु मलाई पनि ज्वरो आउँला जस्तो भइरहन्छ, तर तपाईँको यादले सम्झनाले गर्दा तपाईँलाई बिर्सनै सकेन, यसो ठुल्बासँग बोल्नु पर्यो भनेर आएको नि त फेरि आज पनि। अनि ठुल्बा गाउँघरतिरको खबर सुनाउनुहोस् के हुँदैछ? राम्रै छ भन्नुपर्छ जेठ्य बाबु, अब पानी पर्न सकेका छैन, पानी परेन, पानी नपरेपछि मकैलाई बेफाइदा, बेफाइदा भयो, अब के गर्ने ठुल्बा, बल्ल तल्ल टुसाएको मकै पनि अब बिस्तारै अब पानी नआएपछि अब मर्न थाल्यो, हेर्नुहोस् ठुल्बा के गर्ने, यस्तै छ, बिजोग भयो यसपालि, समस्या। त्यही त, त्यही त ठुल्बा, अब समस्या छ, अब हुरी बतास चल्ने समय पनि हो, अब हुरी बतास चलेपछि फेरि त्यसमा पनि बर्बाद बनाउँछ फेरि है ठुल्बा। हो, सही कुरो है। आज चाहिँ म तपाईँलाई केही कुरा भन्छु, अब तपाईँ बिरामी पनि हुँदो रहेछ, त्यसले गर्दा थोरै कुराकानी मात्रै गरौँ है त ठुल्बा, आज धेरै धेरै कुरा गऱ्यो भने फेरि अब बिरामीमा फेरि ज्वरो बल्झेल भने डर, त्यही कारणले गर्दा थोरै कुरा मात्रै आज तपाईँलाई सिकाएर जान्छु है त म ठुल्बा। अस्ति हामीले मकैको बारेमा पढेका थियौँ, तपाईँलाई मैले पढाएको थिएँ होइन ठुल्बा, कति बुझ्नुभयो कति बुझ्नु भएन, आज चाहिँ म तपाईँलाई चाहिँ एकदमै यो आँप हुन्छ नि ठुल्बा, आँप हाम्रो गाउँघरतिर धेरै पाक्ने बेला पनि भइसक्यो, यो इन्डियातिरबाट पनि हाम्रो गाउँघरसम्म आइपुग्छ यो आँप, यो आँपको बारेमा म तपाईँलाई आज केही कुरा सिकाउँछु, आँपलाई कसरी जोगाउने, आँपमा के किराहरू पर्छ र यो समस्याहरू के हुन्छन् भन्ने कुराहरू चाहिँ आज म तपाईँलाई बताउँछु है ठुल्बा। भइहाल्छ नि, भइहाल्छ ल बताउ। अब यो किराहरूले धेरै समस्या पार्छ नै हाम्रो यो फलफुलहरूमा होइन ठुल्बा, अनि यो किराहरूमा पनि विभिन्न जातिको किराहरू हामीले धानमा पनि पढ्यौँ, मकैमा पनि पढ्यौँ, तपाईँलाई मैले बुझाएँ, यसको बारेमा सिकाएँ होइन ठुल्बा, आज फेरि त्यही कुरालाई म तपाईँलाई फेरि दोहोऱ्याउँदैछु आँपको बारेबाट है ठुल्बा। यो आँपमा पनि पुतली समूह भन्ने समूहमा पर्ने किराहरू हुँदो रहेछ हेर्नुहोस् ठुल्बा, आँपमा पनि यसले चाहिँ पात खाने किराहरूमा, यो सुरुमा चाहिँ म तपाईँलाई पुतली समूहको बारेमा बताउँछु है। पुतली समूहमा पनि विभिन्न किसिमका किराहरू पर्दछन्, आँपको पातमा जालो बनाउने किरो भनेर हुन्छ ठुल्बा एक नम्बरमा चाहिँ है, यो पातको पातमा चाहिँ आँपको पातमा एकदमै जालो माकुराले जाल बनाएको जस्तै बनाएर बस्छ नि, देख्नु भएको छ ठुल्बाले? देखाएको छु, देखाएको छु। यो किरो तराई भित्री मधेस र पहाडी बेसीहरूमा निकै हानिकारक देखिएको छ। असोज कार्तिकतिर यसको बढी प्रकोप हुन्छ ठुल्बा। हेर्नुहोस् यसको वयस्क अवस्था पुतली हुन्छ होइन ठुल्बा, यस जसको आकार चाहिँ मजौला रङको र ध्वाँसे अघिल्ला पखेटा काला धब्बाहरू हुन्छन्। पोथी पुतलीको आँपका पातमा पुतलीले चाहिँ आँपको पातमा भिन्दा भिन्दै एक वा एक ठाउँमा फुल पार्दछन् होइन ठुल्बा। यिनबाट लाब्रेहरू निस्केपछि सुरुमा पातको हरियो भाग कोत्रेर खान्छन्। त्यसपछि पातहरूलाई जालोले बेरेर जालोभित्रै बसेर खान लाग्छन्। पूर्ण विकसित लाब्रे 20-25 मिमी लामो हुन्छ। यसको शरीर गाढा खैरो हुन्छ हेर्नु ठुल्बा, र ढाँडतिर नजा दिँदा धर्साहरू हुन्छन्। लाब्रेहरू जालोभित्रै अचल अवस्थामा रहन्छन्। बुझ्नु भएको छ ठुल्बाले? बुझ्दैछु है, बुझ्दैछु। यसलाई रोकथाम गर्नको लागि चाहिँ आँपका बोटहरूबाट जालोहरू निकाली त्यसलाई जलाइदिनु पर्छ। कारण यसमा उक्त किराको लाब्रेहरू वा अचल अवस्थामा विद्यमान रहन्छन्। त्यही कारणले गर्दा चाहिँ यसलाई चाहिँ काटेर चाहिँ जलाइदियो भने यो लाब्रेहरू स्वतः मर्ने भयो होइन ठुल्बा। किरा धेरै लागेमा मोनोक्रोटोफस भन्ने एउटा औषधि हुन्छ ठुल्बा होइन, मेडिसिन हुन्छ। यसको झोल 13-20 मिलिलिटर पानीमा चाहिँ मिसाएर अथवा सुमेडिसियन भन्ने एउटा झोल हुन्छ, झोल औषधि हुन्छ, त्यसमा पनि 5-8 मिलि अथवा साइपरकियल भन्ने एउटा झोल हुन्छ औषधि, त्यो पनि 4-6 मिलि 10-25 लिटर पानीमा मिसाएर एउटा मजौला रूपमा छर्ने गर्नुपर्छ है ठुल्बा यो रोकथाम गर्नको लागि। अनि त्यसपछि अर्को किरो पनि हुन्छ हेर्नु ठुल्बा, अडिगरको चिप्ले किरो जस्तो लाब्रे भन्ने हुन्छ फेरि अर्को ठुल्बा है। यो लाब्रे गाढा निलो र हरियो रङको र गोलो आकारको हुन्छ। यसले आँपका पातहरू खान्छन्। आँप बाहेक यो किरो अडिगर नरिवल कागती जातका बिरुवाहरू केरा अनार अन्जिर आदिमा लाग्छ हेर्नु ठुल्बा। त्यसपछि अर्को किरो चाहिँ खपटे समूह अन्तर्गत पर्दछ। त्यो खपटे अन्तर्गत पनि एकदमै यो खपटे समूह अन्तर्गत पर्छ। र आँपको पात काट्ने घुन भन्ने हुन्छ हेर्नुहोस् है ठुल्बा, यो आँपको पात काट्ने घुन पनि हुँदो रहेछ। मकैमा पनि हामीले घुनको बारेमा पढेका थियौँ होइन ठुल्बा, कुरा सुनेकै हो। यो खपटे समूह पनि धेरै कुरो जानकारी लिएकै हो। हजुर हजुर, यसको बारेमा थोरै भए पनि कुरा गरौँ है त। यो घुनको सानो आकार, लामो सुँड, काला पखेटा र खैरो रङको हुन्छ। मकैमा चाहिँ हामीले कालो रङको पनि पढ्यौँ होइन ठुल्बा, यसमा चाहिँ खैरो रङ कालो रङको भन्ने चाहिँ यहाँनिर पनि छ, तपाईँलाई मैले बताएँ। यसले आँपका नयाँ पालुवा सबै काटिदिन्छन्। यसको बढी प्रकोप वर्षादीपछि हुन्छ। ठुलाभन्दा मसिना बोटहरूमा यसले बढी क्षति पुर्याउँछ। यसको नियन्त्रणका लागि कुनै सम्पर्क कीटनाशक पदार्थ छर्कनु पर्दछ हेर्नुहोस् ठुल्बा। अनि त्यसपछि अर्को समूह हुन्छ किराहरू, फड्के समूह। यो फड्के समूह पनि मैले तपाईँलाई अघिल्लो दिनहरूमा बताइसकेका छौँ, फेरि म दोहोऱ्याउँछु है त ठुल्बा। आँपका नमुना मुनामा एजेरु बनाउने किरो भन्ने हुन्छ हेर्नु ठुल्बा। वयस्क किरो सानो हुन्छ यसको चाहिँ, जसको दुई जोडा पखेटा खरानी रङका हुन्छन्। यो उफ्रन सक्छ नै ठुल्बा, यो किरो चाहिँ एकदमै उफ्रन सक्छ। यो फटेङ्ग्रा जस्तै उफ्रिन्छ है फेरि यो किरो चाहिँ, बुझ्नुपर्छ। क्षेत्रीयले चाहिँ क्षति चाहिँ के कुरामा गर्छ भन्दाखेरिमा, यो किराका लाब्राले आँपको हाँगामा निस्कन्छन् यो किरो होइन ठुल्बा, लागेका कोपिलामा आक्रमण गर्दछन् यो। त्यसपछि जसको फलस्वरूप पातको भेट्नुको फेदमा हरियो रङका शङ्कु आकृतिका एजेरू निस्कन्छन्। यसले गर्दा नयाँ पात अथवा फुल निस्कन बन्द हुन्छ। यस्ता हाँगाहरू बिस्तारै रोगाएर मर्दछन्। यसको जीवनीमा चाहिँ फागुन चैततिर यस एजेरूबाट वयस्क किराहरू निस्कन्छन्, र आँपका कलिला पातका मूल नसामा फुल पार्दछन्। एउटा पातमा 65-वटासम्म फुलहरू पाइन्छन् हेर्नु ठुल्बा। यो फुलबाट भदौ असौजतिर मसिना बच्चाहरू लाग्दछन् निस्कन्छन्।

सामसुङ र हिम स्टार ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रो ओभन, एयर कन्डिसनर, राइस कुकर, पंखा, आइरन, बजाज कम्पनीको ग्यास चुलो, पंखा, प्रेसर कुकर, आइरन, टाइमेक्स कम्पनीका ग्यारेन्टी वाला आकर्षक घडीहरू, साथमा इन्भर्टर, ब्याट्री, डिस होम लगायत अन्य घरायसी प्रयोजनका विद्युतीय सामग्रीहरू उपलब्ध छ। सम्पर्क मेगा इलेक्ट्रोनिक्स रत्नगर 2 टाँडी बजार पिपल चौतारीको ठीक अगाडि उत्तर तर्फ। फोन नम्बर 0556563304, मोबाइल 9845527251। किन हो मामा हेरेको हेरे हुनुभयो त? यही त भन्छ बाबु, आकर्षक पार्टेसन, हेरु हेरु लाग्ने सिलिङ, रङ रोगन पनि उस्तै राम्रो, घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले पनि कहाँ सोचेको थिएँ र मामा, तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि। हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड, सिलिङ, वाल पुटिङ, कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ। सम्पर्क कतार डेकोरेसन, रत्नगर 1 पुरानो ज्योति हल मार्ग, बकुलर, चितवन, फोर फाइटर, इनाद, करिम्या। मोबाइल 9891110909। विकास गुरुङ, मोबाइल 9541173213। कुलप्रसाद सापकोटा, मोबाइल 9541602383। छोरा छोरीलाई स्कुल जुत्ता, मलाई पार्टी सुज, भाइलाई कन्भर्स सुज चाहिएको छ। अब यी सामान पाइने सु सेन्टरहरू त धेरै छन्, तर विश्वासी लो र भरपर दो सु सेन्टर होला कि नहोला है कान्छा? अनि दाई किन नहुनु, विश्वासिलो अनि भरपर्दो सु सेन्टर सुदीप सु सेन्टरमा जानु न। तयारी एवं अर्डर अनुसारका बोर्डिङ तथा स्कुलका जुत्ताहरू, पार्टी सुज तथा कन्भर्स सुज पाउनुका साथै सुपथ मूल्यमा सम्पूर्ण सुजहरू होलसेल तथा खुद्रा बिक्री गरिन्छ। साथै ज्याकेट, स्प्रे तथा जुत्ता ब्याग मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क सुदीप सु सेन्टर, खैरेनी छ पुरानो पर्सा, चौधरी मेडिकलको आडैमा, प्रोप्राइटर सोमबहादुर पुर्कुटी। मोबाइल 9851533725 र 9801726549। रेडियो अर्पण 104.5 मेगाहर्ज। तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम कृषि चौतारी। यो पानी लिनुहोस् ठुलुवा, पानी लिनुहोस् त, यो पानी लिएर टक्कै खानुहोस्। ट्याक्कै गए अब यो भित्र चाहिँ नि टक्कै जान्छ कि, लो पानी खानुभयो? पानी त खाइयो, हेर्नुहोस् जेठे बाबु, अब यो कासोले गर्दाखेरि चाहिँ अलिकति पासोमै पुऱ्याउला जस्तो भइसक्यो। त्यो त हो, अघि हामीले यो खाजा खानुभन्दा अगाडि किरोहरूको बारेमा कुरो गर्दै थियो, हेर्नु खपटे किरोको बारेमा कुरो गरियो, पुतली हेलको बारेमा कुरो गरियो, अब त्यो चाहिँ नि घुनको बारेमा कुरो गरियो। ल उसो भए अब चाहिँ म तपाईँलाई झिङ्गा समूहमा पर्ने कुराहरू चाहिँ सिकाउँछु है त। ए होइन है जेठे बाबा, हजुर, यो झिङ्गा समूह भन्ने बित्तिकै अब यो आँप पाकेर कुहिरो लायो भने त हरियो माखा भन्केको देखेकै हो। हजुर हजुर, आँपै नफलिकन यो झिङ्गा समूहले आक्रमण गर्छ र भने गर्दो रहेछ। ठुलबा सुन्दै जानुहोस् त, म तपाईँलाई बताउँछु है। भन्नुहोस् ल, भन्नुहोस् त। आँपका पातमा विभिन्न थरीका फोका अथवा गाँठाहरू बनाउँछन् यो झिङ्गाले चाहिँ, हेर्नु ठुलबा होइन। कुनै गाँठा गोला, मसिना, चिल्लो सतह भएका र कुनै पनि अलिक ठुला र खस्रो सतह भएका हुन्छन्। एउटै पातमा यस्ता विभिन्न थरीका फोकाहरू देख्न सकिन्छ र किरा अति लागेमा एउटै पातमा चाहिँ सयौँ फोकाहरू देख्न पर्छ है। यो किरो लाग्यो भने चाहिँ ठुल्भा, यो झिङ्गा लाग्यो भने चाहिँ है, यसको रोकथामको लागि चाहिँ यी किरोको रोकथामको विषयमा कुनै खास उपाय पत्ता लाग्न सकेको छैन अहिलेसम्म, हेर्नु ठुल्भा होइन। किरा धेरै लागेको पातहरू जम्मा गरेर नष्ट गर्नेलाई चाहिँ केही फाइदा पाइन्छ है यो बाटो चाहिँ हामीले। अनि त्यसपछि अर्को जातमा पनि जाउँ, अर्को समूहमा पनि जाउँ हामी ठुल्वा, होइन, पात डाँट र अन्य भागबाट चाहिँ रस चुस्ने किरोहरू भन्ने पनि हुन्छ कि, यो अन्तर्गत चाहिँ सुरुमा पर्छ फड्के समूह भन्ने, हेर्नुहोस् ठुल्वा, फड्के समूह आँपका फड्के किरोहरू भन्ने हुन्छ नि, हेर्नुहोस् यो अन्तर्गतका किरोहरूमा चाहिँ हेर्नु ठुल्वा, आँपका यी सबैभन्दा ठुला शत्रु किरा हुन्, यिनबाट सालिन्द लाखौँ रुपियाँको नोक्सानी हुन्छ, हेर्नुहोस् ठुल्वा, होइन, जसले गर्दा चाहिँ आँपमा चाहिँ एकदमै बेफाइदा गर्छ है, आँपको चाहिँ आम्दामीलाई एकदमै घटाउँछ यो किरो लागिसकेपछि, हेर्नुहोस् ठुल्वा। भैँसको फड्के किरोको शरीरको अगाडिको भाग चौडा र पछिल्लो भाग अलिक तिखारिएको हुन्छ, हेर्नुहोस् ठुल्वा, होइन, यिनको शरीरको लम्बाइ करिब 3 मिमी हुन्छ, यिनका 3 जोडा खुट्टामध्ये पछिल्लो जोडा अलिक मोटा हुन्छन्, जसले गर्दा यी किरो उफ्रान सक्दछन्, बुझ्नु भएको छ, यिनको शरीरको रङ हल्का हरियो हुन्छ र खैरो मिसिएको हुन्छ र ठाउँ ठाउँमा मसिना पहेँला र काला चिन्हहरू हुन्छन् है ठुल्वा, यिनका बच्चा माउभन्दा साना र पातविहीन हुन्छन्, हेर्नुहोस् ठुल्वा, मैले माथि जुन कुराहरू तपाईँलाई भने नि ठुल्वा, तापनि यिनलाई खाली आँखाले चाहिँ हामीले छुट्याउन सकिँदैन, गाह्रो पर्छ, हेर्नुहोस् ठुल्वा, यी कुराहरू बताइराख्दाखेरि चाहिँ यिनका जीवनी पनि मिल्दा जुल्दा हुन्छन्, यी किराहरू सिधै अगाडि नहिँडेर दायाँ अथवा बायाँतिरबाट सर्दछन्, हेर्नुहोस्, अनि त्यसपछि यी किरोहरू चाहिँ आँप सपोटा भन्ने ठाउँ चाहिँ एकदमै क्षति गर्छ यसले चाहिँ ठुल्वा, त्यसपछि क्षतिका प्रकारहरू चाहिँ तपाईँलाई म बताउँछु, आँपका मजुरा निस्केपछि यी किरोको सङ्ख्या ठुलोमा वृद्धि हुन्छ, यिनमा माउ बच्चा दुवैले आँपको कलिलो मजुरा र फुलबाट रस चुस्दछन्, जसको फलस्वरूप फुल र कोपिलाहरू ओइलाएर झर्दछन्, धेरै किरा लागेको रुखहरू छेउ गएर हाँगालाई हलायो भने हजारौँ सङ्ख्यामा यी किराहरू भुन भुनै उठ्दछन्, यी किरोहरूको शरीरबाट चाहिँ एक प्रकारको गुलियो पदार्थ निस्कन्छन्, हेर्नुहोस् ठुल्वा, किरा धेरै लागेको बोटमा पात डाँट र भुइँ समेत यस्तो गुलियो पदार्थले ढाकिदिन्छन्, जसमा हजारौँ सङ्ख्यामा झिङ्गाहरू मौरीहरू भुसनाहरू झुम्मिन्छन्, हेर्नुहोस् ठुल्वा, यस्तो गुलियो पदार्थमा एक प्रकारको ढुसी लाग्दछन्, जसले गर्दा पात डाँट भुइँ समेत काला देखिन्छन् है ठुल्वा, यसरी किराको आक्रमणबाट पीडित बोटहरू जोगाउँछन् र यिनका फुल र कलिला फलहरू झर्दछन्, यसका किरालाई तराईतिर मधुवा पनि भन्दछ है ठुल्वा, मधुवा पनि भनिन्छ, सालिन्द यो किराको आक्रमण भइरह्यो भने बिरुवा रोगाएर बढ्न सक्दैनन्, हेर्नुहोस् ठुल्वा, जाडो महिनामा माघ फागुनतिर आँपको मजुरा र फुलहरूमा डाँठमा पोथी फड्के किरोले आफ्नो फुल पार्ने तिखो अङ्गले छोडेर भित्रीपट्टि मसिना फुलहरू अलग अलग गरी पार्दछन्, यी फुलबाट 4-7 दिनदेखि पछि मसिना पातविहीन बच्चाहरू निस्केर कलिलो हाँगा र फुलको डाँठमाबाट रस चुस्न लाग्दछन्, 4-5 पटक काँचोले फेरेर 15-20 दिनपछि यी बच्चाहरू वयस्क हुन्छन्, हेर्नुहोस् ठुल्वा, ल जेठे बाबु अब निकै राम्रो कुरो सुनाउनु भयो, अब बाँकी कुरो अर्को हप्तालाई थातिराख्नु पर्ने भयो, हुन्छ ठुल्बा, अब अहिलेलाई अब गोठा भैँसी पनि कराए, हजुर हजुर, उठ्नु पर्ने भयो है, हुन्छ ठुल्बा, उसो बिस्तारी उठौँ है त, अर्को हप्ता भेटौँला है त ठुल्बा, बिस्तारी जानुहोस्,